www.attableek.com, the reviver of Iman. الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا ومولانا محمد عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وسلم. قال النبي صلى الله عليه وسلم: خيركم من تعلم القرآن وعلمه، أو كما قال الإسلام. دوستو، بزرگو، عزیزو، یہاں تو متعدد بار آ چکا ہوں، بہت سابق ہماری جگہ ہے، یہ چند ساتھی نہیں حاضر ہوا تھا تو کمی محسوس ہوتی تھی، میں آپ حضرات نے اس کو پوری کر دیا، جزاک اللہ تعالیٰ سر جزا جی. جزاک اللہ تعالیٰ. اس وقت مجھے ایک بات یاد آ گئی، علماء پسند کریں گے، ابھی یہاں حلقہ تھا قرآن شریف کی تلاوت کا، یہ لفظ میں کہتا ہوں کہ دوسرا حلقہ تیار ہوا. اس حلقے پہ یاد آیا کہ جب حضرت شاہ ولی اللہ صاحب محدی دہلوی نے قرآن شریف کا ترجمہ لکھا، بڑی مخالفت ہوئی، ہمارا پوتا بھی ہے، کہ ایک بدعت انہوں نے یاد کیا ہے، ترجمہ لکھ کر کے گویا کہ ایک بدعت پیدا کر دیا. شاہ صاحب نے لیکن وجہ اس کی لکھی ہے، یہ بات یہ کہ میرے ذہن میں یہ بات آئی کہ جب گلستان شادی کے لیے حلقہ قائم ہوتے ہیں، حافظ کے قائم ہوتے ہیں، بزرگوں کے حلقے قائم ان کے ملفوظات کے ہوتے ہیں، تو اللہ تعالیٰ کے آیات کے لیے حلقے قائم ہوتے کیا حال ہے؟ یہ شاہ صاحب نے لکھا ہے، بہت پسند کیا اس کو ماشاء رسول اللہ صاحب نے بھی. حلقہ ہے ہی ہوتا ہی، حلقہ قائم ہوتے ہیں، لیکن اگر اللہ تعالیٰ کے کلام کا حلقہ قائم ہو، ایک دوسرے کو لوگ اپنی تلاوت کو سنائیں، آیات کو سنائیں، اس سے تو اور زیادہ رونق ہی بڑھے گی اسلام کی. بہرحال اس لیے انہوں نے لکھا. یہ اس حلقے سے اس حلقے مجھے بہت خوشی ہوئی، یہ حلقہ ختم ہوا دوسرا ہوا. اللہ تعالیٰ ہم سب لوگوں کو قرآن پاک سے شغف، خالی تعلق نہیں، شغف پیدا کر سکتا، جتنا زیادہ شغف اتنی اللہ کی توجہ مبذول ہوگی. اللہ کا کلام بہت بڑی. حضرت احمد، امام احمد نے خواب دیکھا، بما اتقرب میں، میں کس چیز سے تقرب حاصل ہوں؟ اللہ رب العزت نے کہا کہ بے کلامی، میرے کلام سے تقرب حاصل کرو. اب جس درجے کی روایت نے کہا ہم تو سنا ہوا حضرت ماشاء اللہ صاحب نے لکھا تھا، اس کو بڑے شکم بما تقرب، آپ کا تقرب کس چیز سے حاصل کرو؟ اللہ تعالیٰ نے ارشاد فرمایا بے کلامی، میرے کلام سے. کہا بے فہمین اور بلا فہمین، سمجھ کر یا بلا سمجھے؟ فرمایا بے فہمین اور بلا فہمین، جیسے بھی قرآن پاک کی تلاوت ہو، سمجھ کے ہو، بے سمجھے ہو، مفید ہی مفید ہے. اس وجہ سے سب سے بڑا وعدہ تین مکاتب کا یہ ہے کہ تلاوت قرآن پاک عام طور سے ہو رہی ہے. ہمارے گاؤں میں مکتب قائم کیا ہے، ہمارے بھائی مولی نور انوار، نام سنا ہوگا، قاری مولی کے بھائی، اب بیٹھ کر کے اسی مکتب کے مخاطب کرتے تھے لوگ، ایسا بات بیٹھے ہیں مخاطب کر رہے ہیں، یہ मैं तरह तरह की बात है, मैंने मुझे मालूम हुआ तो मैंने कहा देखो कितना बड़ा शर्फ तुमको हासिल है कि जब तुम लोग हुक्का पीते रहते हो और वो लड़के तिलावत करते रहते हैं तो फरिश्तों की दुआ उनको मिलती रहती है और तुम्हारे गांव पर भी रहमत नाजिल होती है। तुम तो अपने गांव से गाफिल हो, हुक्का पी रहे हो, वाहियात खुराफात बातों में लगे हुए हो और ये लड़के जागे देखो सब पास ही पढ़ रहे हैं तिलावत कर रहे हैं तो मुली अनवार को सवाब मिलेगा कि नहीं। तहज्जुद में भी उठते हैं लड़के, बहुत जगह है अभी तालीम है, इस बिना पर कुरान पाक की तिलावत बहुत बड़ी बात है। जिस गांव में तिलावत हो अल्लाह ताला अजाब आम नहीं भेजेगा उसके ऊपर। इस बिना पर तिलावत कलामुल्लाह के जरिया हैं ये मकातिब, हमारे लिए बहुत ही मुबारक हैं, काबिल तहसीन हैं। अल्लाह हम सबको इसकी तौफीक मरहमत फरमाए। बहरहाल कलामुल्लाह का शर्फ जाहिर है, कलामुल्लाह का शर्फ तमाम कलामों पर, जैसे कोई चीज़ होती है किसी चीज़ के सैयद होता है तो ये कलाम जो है तमाम कलामों का सैयद है, सरदार है। इसी बिना पर नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने इसकी तिलावत की ख़ास तरकीब दी है। ओ बुजुर्ग रहमान अल्लाह की इबादत करो, अब इबादत चाहे नमाज से हो या तिलावत से हो या जिक्र से हो होना चाहिए। तो कुरान पाक की तिलावत के लिए हलकों को हजरत शाह साहब ने पसंद किया और मुजद्दी साहब कहते हैं हलका जिक्र गर्म दारन, ये लफ्ज़ है। तिलावत से भी गर्म रखो, एक मजलिस जिक्र भी होती है। हलका जिक्र रहा मुजद्दी साहब फरमा रहा है हल्का जिक्र ना गर्म दारा, ये लोग हमको बहुत पसंद है हल्का जिक्र गर्म दारा। चाचा जब हम लोग मगरिब बाद जिक्र करते थे चंद लोग रद मार आते जाते सुनते थे बहुत खुश होते थे, बहुत खुश होते देखो लोग जिक्र कर रहे हैं। अल्लाह ताला इन हलकों को भी हल्का न बढ़ाए हल्का और बढ़ाए, इसमें हमारी सआदत है, ऐसी में अल्लाह की रजा है। ज़ाहिर है कि अल्लाह का जिक्र जब होगा तो अल्लाह कोई चीज़ पसंद आएगी। इस जना पर अल्लाह के जिक्र का एहतमाम बहुत ज़रूरी है और अफजलुल जिक्र क्या है तिलावत कलामुल्लाह, सबसे ज़्यादा क़ुर्ब कलामुल्लाह की तिलावत से। अब ये है कि हमारे सूफिया ने कहा है कि चूँकि तिलावत एक मुरक्कब चीज़ है और इस बिना पर उससे मुनासबत रखकर उसको जल्दी नहीं होती, उससे नस्बत में पूरी रसूख जल्दी नहीं पैदा होगा। इस बिना पर हमारे मशाइख अल्लाह अल्लाह का जिक्र करते हैं कि ये मुफरद है, इससे कल्ब को ज़्यादा असर होगा। जब ये हो जाए उसके बाद मिशकात में है, मिरकात में एक आलिम जी को शिकायत करते थे बंद कर दिया सब तिलावत बंद कर दिया है, लेकिन उनको लगाया जिक्रुल्लाह कलबी में लगाया, जब कुछ उनको असर हो गया कल्ब पर जिक्र का तो फिर कहा कि अब जो चाहो पढ़ो, ये एक कल में एक नस्बत पैदा हो गई, अब उसका इजाफा तिलावत से ऐसे मेरा पर तिलावत बहुत बड़ी चीज़ है। तमाम मरातिब क़ुर्ब मनूतुन बे तिलावत कलामिल्लाह, अल्लाह के कलाम की तिलावत से मनूत सब मुर्तबित हैं, जैसी तिलावत वैसी क़ुर्ब। इस बिना पर इन मकातिब के ज़रिए से तिलावत का जो एहतमाम हो रहा है, बच्चे तिलावत करते हैं इंशाअल्लाह, ये हम लोगों के लिए बहुत सआदत की बात है और अल्हम्दुलिल्लाह यहाँ तो है ही है, हम लोगों की तरफ भी अब कुछ इसका रवाज हो रहा है। जब मैं अफ्रीका में जा रहा था वहाँ एक भूटा साहब थे, यहाँ एक जंगल में एक बहुत बड़ी इमारत है, मैंने कहा मौलाना से कि कैसी इमारत है, कहाँ हिफ्ज़ की यहाँ तालीम होती है जंगलात, मैंने कहा यहाँ कहाँ हाँ मौलाना, इसी वजह सब चीज़ों से तो हिफाजत हर लोग इन जंगलात में कोई खाने पीने का इंतज़ाम लोग करते रहे होंगे, लेकिन कोई ऐसी चीज़ आए ईश्वर की कोई चीज़ नहीं। ये कलामुल्लाह की तिलावत ये बहुत बड़ी बात है, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम खुद तिलावत फरमाते थे, उतलो माओ है मेरे किताब آپ تلاوت کیجیے, کلام اللہ کی تلاوت کرتے. نبی کو بھی حکم ہو رہا ہے, جن چیزوں کا حکم اللہ تعالیٰ نے امت کو دیا وہ نبی کو بھی دیا ہے. وَأْمُرْ أَهْلَكَ بِالصَّلَاةِ وَاصْطَبِرْ عَلَيْهَا. نہیں بڑی بات ہے یہ. اب عام طور سے لڑکوں کو نماز کے لیے کیا چھوٹی تو ہے ہی نہیں, نبی کو خود حکم ہو رہا ہے وَأْمُرْ أَهْلَكَ بِالصَّلَاةِ وَاصْطَبِرْ عَلَيْهَا. اپنے اہل کو نماز کا حکم دیے اور خود اس پر کاربند رہیے, یہ بھی ساتھ ہے. وَأْمُرْ أَهْلَكَ بِالصَّلَاةِ وَاصْطَبِرْ عَلَيْهَا. وَاصْطَبِرْ وَاصْطَبِرْ نہیں صرف ہمارا لفظ کو معنی بدایات کرتا ہے نہیں, اسی سے اسی وجہ ترجمہ کا کرا ڈٹے رہیے, ترجمہ اس لیے میں نے کیا ہے. وَأْمُرْ أَهْلَكَ بِالصَّلَاةِ وَاصْطَبِرْ عَلَيْهَا. اور ایک بات بہت عمدہ لکھا ہے, وہ کتاب ہے ہمارے پاس, ایک شعر بہت بڑے چلے, انہوں نے لکھا ہے کہ وَأْمُرْ أَهْلَكَ بِالصَّلَاةِ کہا پہلے امر کیجیے. کہتے ہیں کہ جب لڑکے نماز پڑھنے لگیں گے تو گھر میں ایک خاص قسم کی سعادت ہوگی, جو اس کے لیے جس نے حکم کیا ہے اس کی سعادت کی بات ہوگی. جب لڑکے ایک تو خود نماز پڑھ رہا ہے, نماز پڑھے گا اس کا ثواب ملے گا اس کو, لیکن گھروں میں جو رونق پیدا ہوگی وہ جب بچے بھی پڑھیں گے تب رونق جائے گا بچے. اس کا تجربہ وہاں تھانوی نے کیا ہے بہت عمدہ, حضرت حاجی امداد اللہ صاحب نے کرایا, میں نے سنایا, بہت عمدہ کتاب. وَاصْطَبِرْ وَأْمُرْ أَهْلَكَ بِالصَّلَاةِ وَاصْطَبِرْ عَلَيْهَا. آپ اس پر معلوم ہوا کہ نماز سب سے زیادہ قرب الٰہی کا ذریعہ ہے, بہت بڑی چیز ہے. اللہ تعالیٰ ہم سب کو سنت کے مطابق نماز پڑھنے کی توفیق فرمائے. وَأْمُرْ أَهْلَكَ بِالصَّلَاةِ. تو اللہ رب العزت میں آپ کو معلوم ہے کہ حضور اقدس صلی اللہ علیہ وسلم جب ازواج مطہرات میں زیادہ دیر راتی رہتے ہوئے فوراً حضرت بلال کو بلاتے تھے, ارحنا یا بلال, تو اذان دو تاکہ ہم نماز پڑھیں. قرۃ عینی فی الصلاۃ, میرے آنکھوں کے تھکے نماز پڑھیں. معلوم ہوا کہ اس کے لیے بھی ایک وقت مقرر کیا ہو, حضرت بلال کو بلاتے تھے اور جب ادھر سے آتے تھے عرش سے یہ کہاں کہاں سے گھوم گھام کے آتے تھے اردو صلی اللہ علیہ وسلم, تب کسی سے جی ہی نہیں لگتا تھا تو فرماتے تھے عائشہ سے ارحنی, کیا فرماتے تھے کل لمینی یا ہمیرا, یا ہمارا تھوڑا سا بات چیت کرو تاکہ ادھر سے مناسبت مجھ کو ہو جائے. بہرحال حضور کے احوال رفیہ انہا مقامات اور احوال دونوں میں حضور سردار ہیں, سب نماز کے اندر, ذکر کے اندر, تلاوت کے اندر, خود حکم رہا اتر ماویا, نبی بھی کو اللہ تعالیٰ حکم دے رہا ہے, نماز کا حکم دیا ہے نبی کو حکم دیا ہے, اور اخلاق کا بھی حکم دیا ہے. آپ اپنے اصحاب کے ساتھ نرمی کا معاملہ کیے, اگر سختی کا معاملہ ہے کریں گے, خشکی سختی بھی نہ میں کہوں خشکی کا دیے, خشکی اگر ہو جائے تب بھی آ جائیں گے لوگ, سختی تو جانے جی ابھی خشکی مواد وہاں کے چیز ملتے ہوتے نہیں, وہاں پتا کہ نہیں. جب بشاست سے آدمی ملتا ہے تو اس کی بات اور ہوتی ہے, اور مل تو لیتا ہے لیکن بشاست نہیں تو سمجھتا ہے کہ آدمی ٹھیک سے نہیں ملا. نبی صلی اللہ علیہ وسلم فرماتے ہیں اگر آپ خشک مزاج ہوتے یہ سب کھسل جاتے ہیں. اس میں علماء نے لکھا ہے کہ جب نبی سے صحابہ ہٹ سکتے ہیں تو ہم دوسرے مشائق کو کیا مجال ہے جو کسی سے بے اعتنائی برتے ہیں. خدا نے کہا دیا نبی بھی اگر کوئی خشکی کا معاملہ کریں مطلب بے اعتنائی تھوڑی سی ظاہر ہو, اس بنا پر مشائق کو بھی اسی طریقے پر رہنا چاہیے تاکہ لوگوں کو انس رہے, انس رہے گا تبھی نفع ہوگا. اسی بنا پر حضور اقدس صلی اللہ علیہ وسلم نے فرمایا کہ مجھ کو اس حال میں اپنے لوگوں میں آنے دو, آنے دو جبکہ میں منشرح القلب ہوں, میں قلب میں انشرح ہوگا اتنی فیض پہنچے گا, اور کسی کی طرف سے اگر بدگمانی ہوگی کوئی بات ہوگی فیض کا دروازہ بند ہو جائے گا سب پر. اس طرح بہدور نے فرمایا کہ منشرح القلب ہو کے نکلنے دو تاکہ میرا جو فیض ہے وہ نش ہو اس کا, اور میرے دل میں کوئی انقباض ہوا तो फिर उसका असर पड़ेगा कल्प पर। इस बिना पर जहाँ तो हो सके मुंशारे हो कल्प हो हजूर सल्लल्लाहु अलैहि वसल्लम मुंशारे हो मुंबसित मुबसित के लफ्ज़ है ना उसके साथ के साथ आती है। इस बिना पर ये सब उसूल तरीक में से पीरों के उसूल में से ये नहीं है कि हर वक्त मुनकबिद रहे हैं। आपको मुंशारे होना चाहिए करीब हूँ नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम से मरवी है किसी कोई सहाबी कर रहे हैं या सुल्ला इतनी व औजिद हमको नसीहत कीजिए और नसीहत मुख्तसर कीजिए। ये इंतहाई तकल्लुफी में कोई कह सकता है पीर को जल्दी नहीं कर सकता। अगर जलाली पीर हो तो कोई कहेगा इसे मुख्तसर बयान कीजिएगा नहीं कर सकता। लेकिन नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने सहाबा को इतना अपने से है ये मस्जिद रखा कि जिससे जो जी में आता था पूछते थे या रसूलल्ला नसीहत कीजिएगा मुख्तसर कीजिए। हुज़ूर ने पूरी बात कह दिया इला कुम तजी सला फसल सला तो मुद जब तुम नमाज में खड़े हो तो ऐसी नमाज पढ़ो गोया कि तुम रुख्सत करने वाले वह ला तकल्लम बेकलाम इंतज़ार कदम ऐसी बात ना कहो कल के दिन उदय कलम वह आज मिलियास अम्मा फैली नास लोगों के हाथों में जो उसे बे नाउमीद हो जाओ वह आज मेरी नास अम्मा फैली नास ये बहुत ज़रूरी है। इसी बिना पर हज़रत शाह वली अल्लाह साहब ने फरमाया है कि बस अभी नास अला शरी जतन बस अभी नास जतन कहते हैं कतउ तमा अनि नास व अम्मा फैली नास कतउ तमा अनि नास व अम्मा फैली नास वह हुसन खुल मकुल आदि दो चीज ये दूसरे खुल का मामला तमा न रखने के न रखने पर ये हजरत की दरमियान तशी है कि कम तमा न रखने पर हो सकता है खुशकी पैदा हो जाए। ध्यान से तुमको मतलब हमसे कोई गर्व नहीं तुमको और हमारे तुमसे कुछ लेन देन है नहीं। ये कब होता है जब तमा नहीं होती तो इस तरह आदमी कहता है हुजूर को कहा फौरन संभाला हुजूर के एक तरफ ये कहा कि क्या कहो कहते हैं तमा को तर्क करो लोगों से और जो उनके हाथों में दोनों से। और दूसरी चीज़ फरमाया कि इसके बाद हो सकता है कि कुछ खुशकी पैदा हो जाए फरमाना है वह हुसन खुल मकबूल वो मतलब ये है वक्त ही ना तमा को ख़त्म करो अम्मा फिर जी ना लोग हाथ में ये अभी पढ़ाता हूँ अरे जब तब हो ही रहा है कुछ हुसन खुल मकबूल आदि हर आदमी के साथ हुसैन खुल। इस पर हजरत दरमियान फरमाते थे कि हुक्म तो दिया अल्लाह ताला ने रसूल ने खुद फरमाया तमा को कता करें लेकिन तमा कता का नतीजा ये ना हो कि खुशकी पैदा हो जाए। इस बिना पर हुजूर को संभाला कतु था कि कतः तमा की वजह से लोगों के साथ खुशकी का मामला नहीं होना चाहिए। अल्लाह ताला वह सभी नास अला शरीयत है खुशुल कतो तमा नास वाम अफरेदी नास ये शाह वली अल्लाह साहब की बात है वस हबी नास ये इबारत ये वस हबी नास अला शरीयत है कतो तमा नास व अम्मा फैली नास। अब उसके बाद देखिए वह हुसन खुल मक बोले आते हर आदमी सब हुसन खुल और शाह साहब ने लिखा है कि हुसन खुल को लादे पर कहा कि हर कस नाकस के साथ अच्छा मामला करो ताकि वो खुश हो जाए ऐसी बात करो जिससे उसको खुशी हो। तो कहते हैं कि जो लोग कम दर्जे के हैं तो थोड़ी सी बात में खुश हो जाएंगे लेकिन जो बड़े दर्जे हैं उनको ज़्यादा कुछ कोशिश करना पड़ेगा उनको राज़ी करने के लिए ये भी लिखा जा रहा है तभी बात में तो उसमें भी फ़र्क मराती में है। बहरहाल ये तालीमात हैं हमारे नबी सल्लल्लाहु अलैहि वसल्लम की भी है हमारे मशाइख़ की जिन्होंने समझाओ ख़ास तौर से हज़रत शाह वली अल्लाह मौदी देहलवी ने खूब ही खूब समझाया हुज्जतुल्लाह अल-बालिगा आप देखिए कैसी किताब अल्लाह था अब तो अरब में भी वैसी किताब नहीं लिखी गई एक हकम पर हिकमत है अल्लाह ताला ने उनको मुनकशिफ फरमाया था। उलूम में हमने कुछ सुना देखा है हज़रत थानी फरमाते थे कि दो शख्स पर उलूम का इंकशाफ हुआ है उन पर उलूम इस तरह नाजिल होते हैं जैसे पत्थर गिराने में पत्ते झड़ते हैं। एक तो शाह मौजूदा मोहद्दी देहलवी और एक अल्लामा शारानी, दो ऐसी नसीहतें हैं मौलाना की मैं कह नहीं सकता। अल्लामा शारानी किताब जरूर देखना चाहिए, अलवाकीतुल जवाहिर, और वो खुलासा है किसका फतुल क्या वही मोहद्दी देहलवी का, शेख मोहिद्दीन अपने अरबी का पूरी कितनी आठ जिलों में है, फतुहात मक्की सात आठ जिलों में है, उसका ये वाकई तुल जवाहिर में है। तो मालूम ये हुआ कि अल्लाह ताला ने जो ये उलूम दिए हैं उन उलूम के तहत हम काम करेंगे इंशाअल्लाह काम होगा। तो मैंने उस पर कहा था, मां थानवी ने जो कहा है कि हज़रत शाह वलीउल्लाह साहब पर और अल्लामा शारानी पर उलूम का ऐसा इंकशाफ होता है कि जैसे पत्थर जमाने में पत्ते झड़ते हैं, बहुत बड़ी बात है। लेकिन किस कदर मुतवाज़े, किस कदर मुतवाज़े कि पूरी फतवा तेरा भाई का जो है उन्होंने खुलासा किया है। ये वाकई तो मैंने कहा ये वाकई थी, और फरमाते हैं हर बाप को मैंने पूरे आठ जिल्दों को देख करके लिखा है, यानी जो खुलासा लिखा है हर बाप को मारे कितने बाप है सैकड़ों, कहते हैं कि ये मेरी करामत है, ऐसी बात को करामत कहा जाता है, और अपनी करामत का मैं खुद मुतकिन हूँ, ये मुझसे करामत नहीं। बारह उलूम बहुत अल्लाह ताला ने इन हजरात को उलूम रब्बानियत से नवाजा था, इस वजह से इनकी किताबों को देखने से बाकी उलूम खुलते भी हैं, इंशराब भी होता है, इंकशाफ भी होता है। अल्लाह हम सबको तौफीक दे। बहरहाल अल्लाह ताला ने कुरान की तालीम का ये सब नज़्म जो है ये सब अल्लाह ही की तरफ से है। आप लोग की तवज्जो मबजूर कर दी आप कर रहे हैं और आसानी से कर रहे हैं, बस इंशाअल्लाह लजीज इसकी बरकत से जैसे कुरान की हिफाजत तो होगी वादे ही है, इंशाअल्लाह लजीज इसकी बरकत से हमारी भी हिफाजत होती रहेगी। इस यकीन से ये करें कि इंशाअल्लाह जितना हमारी तवज्जो इधर होगी कुरान के हिफाजत की तरफ वैसे इंशाअल्लाह अपने फजल करम से अल्लाह हमारी हिफाजत करेगा। ये बात माँ मोहम्मद अबसा बहुत कहते थे, भाई देखो अल्लाह ताला ने कुरान पाक के हिफाजत का वादा फरमाया है, अगर हम कुरान पाक के हिफाजत के सूरत निकालेंगे तो हमारी हिफाजत इस तरह होगी। ये हमारे बुजुर्ग आदि सब कहते रहे, बड़ा मेरे जहन में यह है मकाती हैं बहुत से हों कितने मकाते से गुजर रहे हैं, मदारी से बढ़ रहे हैं, हम तो यूनिवर्सिटियों से गुजर रहे हैं इस वक्त यहाँ के माशाल्लाह सभी लोग हैं। अल्लाह ताला मजीद तरक्की अता फरमाए और कुरान पाक के हदीस पाक के बरकात से सारे आलम को मुनव्वर फरमा दे। एक एक हदीस के अंदर अनवार बरकात है, उसकी हमको आपको कदर भी करनी चाहिए। अल्लाह ताला ने बुखारी शरीफ है, तिर्मिज़ी शरीफ है, जब हम लोगों ने तिर्मिज़ी शरीफ पढ़ा शुरू किया हज़रत ने तो टाइटल पर लिखा हुआ था कि जिसके घर में तिर्मिज़ी शरीफ हो गोया कि उसके घर में नबी है टाइटल पर है, गोया नबी है जो ये कलाम कर रहा है। हम लोग बहुत पसंद भी वर्त करने लगे थे, किताब अंदर लिखा है भाई कि देखो टाइटल पर लिखा हुआ था कि जिसके घर में तिर्मिज़ी शरीफ है गोया कि नबी है जो कलाम कर रहा है। तो इन चीज़ों की वक़ात और अज़मत जितनी हमारे कल में होगी इंशाअल्लाह अल्लाह के नज़दीक हमारी भी वक़ात और अज़मत होगी। अल्लाह ताला हम सबको पढ़ने पढ़ाने की सही तरह से अल्लाह के लिए उसूल के मुताबिक खुलूस के साथ करेंगे तो इंशाअल्लाह इसके बरकत से यहाँ भी मुतफ़िक़ होंगे और वहाँ भी होंगे। बस इसलिए बस करता हूँ, वक्त हो गया होगा। अल्लाह ताला हम सब लोगों को इन बातों को भी अमल भी दें, और यहाँ मेरा आना अल्लाह ताला मुफी सा मेरे लिए भी आप हजरात के लिए, और यूँ तो ज़्यादा फ़ायदा तो मैं ही हासिल कर रहा हूँ आप लोगों से, मैं तो कह चुका हूँ इधर पर मैं तो फ़ायदा कर रहा हूँ, ये नहीं कि मैं जैसे उलूम ऐसे थे इस वक्त तो थोड़ा सा नहीं बयान कर रहा हूँ कि मैंने कभी बयान ही नहीं किया दरके सर में यहाँ आके बयान किया था, फिर वो वहाँ बयान करता हूँ कि वहाँ मैंने ये बयान किया तो ये बयान कर रहा हूँ। बहरहाल आप हजरात के हुस्न अखलाक़ سے میں بہت متاثر ہوں, خاص طور سے اس مرتبہ. اللہ تعالیٰ آپ سب حضرات کو جزائے خیر دے اور سب کی حفاظت فرمائے, دینی دنیوی ہر اعتبار سے حفاظت فرمائے, اور بلکہ علوم میں ترقی عطا فرمائے, بلکہ سلوک میں بھی ترقی عطا فرمائے. یہ بھی اب خالی علوم ہی تک نہ رکھے, تھوڑا سا آگے بڑھے سلوک, وہ تو علوم ہیں اور یہ سلوک ہے. مقامات سلوک کچھ نہ کچھ کوشش کرنا چاہیے ہم لوگوں کو. شروعات ہوں, اللہ ہم سب کو توفیق دے. وآخر دعوانا الحمد للہ رب العالمین. اللہم صل علی محمد. اللہم انی اسألک ایمانا لا یقین یقینا لیس بعدہ رحمۃ ان آل بها شرف کرم. اللہ تعالیٰ اپنے فضل و کرم سے ہم سب لوگوں کے لیے اب راستے کو آسان فرما دیجیے, اور ہمارے دلوں میں اپنی محبت اور نسبت کا کر بلا ہی مقصود منتوئی تو محبت و معرفت خود دے دے. اللہ ہمارے سینوں کو اپنی نسبت سے اپنی معرفت سے مزین فرما دے, آراستہ فرما دے, اپنے ذکر سے منور فرما دے. اللہ ہر قسم کی خیر و منائی ادا کرے. رب بنا تک منائی نعمت سے